चाहे कलम जति सुकै मूल्यवान होस् तर त्योभन्दा मूल्यवान तिनै कलमहरूले लेखेका सिर्जनाहरूमा लुकेको हुन्छ। आउनुहोस् यो यात्रामा तपाईँ हामी हातेमालो गरौँ, साथ हामी दिनेछौँ। युवा संसार कर्मी दिवाकर भट्टराईको साप्ताहिक रेडियो प्रस्तुति कार्यक्रम मेरो रचना मेरो रचना मेरो रचना केवल तपाईँका लागि। हरेक हप्ताको बुधबार बेलुकी बिबिसी नेपाली सेवा पछि टोली एफएम 94.2 मेगाहर्जमा सुन्न नभुल्नुहोला कार्यक्रम मेरो रचना मेरो रचना मेरो रचना। भगवानले दिउन् शक्ति शत्रुसँग गर्ने सामना भगवानले दिउन् शक्ति शत्रुसँग गर्ने सामना। परिवारमा साटा साट बढोस् माया अनि भावना। अन्य धर्मसँगै हिन्दू धर्मावलम्बीहरू लगायतले उल्लासमय मनाउने आउँदै गरेको विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना। नमस्कार अनि रात्रिकालीन अभिवादन कार्यक्रम मेरो रचनाको तर्फबाट म कार्यक्रम प्रस्तुता दिवाकर भट्टराईको। कार्यक्रम मेरो रचनालाई यहाँहरूले विभिन्न ब्लगहरूसँगै domuliafm.org पनि कार्यक्रमलाई लगन गरेर प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ। कार्यक्रमको विषयमा भन्नुपर्दा विशेषतः तपाईँहरूले नै हामीलाई पठाउनु भएका विभिन्न किसिमका रचनाहरूलाई हामी यस कार्यक्रममा वाचन गर्ने गर्छौँ। र यदि तपाईँ पनि हामीलाई कुनै पनि रचनाहरू उपलब्ध गराउन चाहनुहुन्छ भने हाम्रो इन्टरनेट चलाउनुहुने साथीहरूको लागि facebook.com/yumiarrsh अनि यो पेजमा गएर यहाँहरूले आफ्ना रचनाहरू पनि हामीलाई राख्न सक्नुहुनेछ, पोस्ट गर्न सक्नुहुनेछ। र त्यस्तै गरेर तपाईँहरूले चिठी पत्र पनि पठाउन सक्नुहुनेछ। कार्यक्रमको ठेगाना म कार्यक्रमको अन्त्यमा भने नै छु। र आज तपाईँहरूले नै पठाउनु भएका मात्र तपाईँका आफ्ना रचनाहरू लिएर उपस्थित भइसकेको छु। मैले भन्नु नै पर्ने हुन्छ यस कार्यक्रमलाई कार्यक्रमको समाप्ति पश्चात यहाँहरूले विभिन्न ब्लगहरूमा mohanbihani.blogspot.com chisapaninepal.blogspot.com र त्यस्तै गरेर bhattraidiwakar.blogspot.com मा पनि गएर यस कार्यक्रमलाई यहाँहरूले सुन्न सक्नुहुनेछ। कार्यक्रमको सुरुवातमा एउटा गजललाई लिन्छु। यो गजल रहेको छ यो बडा दशैँ मा समर्पित शुभकामनाका शब्दहरू गाँसिएको यो रचनालाई कार्यक्रमको सुरुवातमा यहाँहरूको माझमा वाचन गर्न चाहन्छु। यो रचना रहेको छ प्रकाश गुरुङ नारायण चौर सतीशद्वारा साथ तनहुँका साथी हुनुहुन्छ उहाँको रचनाबाट कार्यक्रमलाई अगाडि बढाउनेछौँ। खुसी नै खुसी मिलोस् बडा दशैँको शुभकामना खुसी नै खुसी मिलोस् बडा दशैँको शुभकामना मनमा शान्ति छाओस् बडा दशैँको शुभकामना खुसी नै खुसी मिलोस् बडा दशैँको शुभकामना सुख शान्तिले बास गरून् बडा दशैँमा सुख शान्तिले बास गरून् बडा दशैँमा कहिल्यै दुःख नपरोस् बडा दशैँको शुभकामना मनमा शान्ति छाओस् बडा दशैँको शुभकामना खुसी नै खुसी मिलोस् बडा दशैँको शुभकामना बसन्त ऋतुसरी फुलिरहोस् जीवन बसन्त ऋतुसरी फुलिरहोस् जीवन मनमा उमङ्ग ल्याओस् बडा दशैँको शुभकामना मनमा शान्ति छाओस् बडा दशैँको शुभकामना खुसी नै खुसी मिलोस् बडा दशैँको शुभकामना गएको दशैँमा जे भयो सो भयो बिर्सिदिनु बडा दशैँको जे भयो सो भयो बिर्सिदिनु गएको दशैँमा नयाँ जीवन नयाँ सोच बडा दशैँको शुभकामना मनमा शान्ति छाओस् बडा दसैँको शुभकामना खुशी नै खुशी मिलोस् बडा दसैँको शुभकामना श्रीकृष्ण बम मल्लको अन्जु पन्तको आवाजमा रहेको यो साङ्गीतिक आवाजलाई मैले जोडिसकेको छु। हामी छौँ कार्यक्रम मेरो रचनामा तपाईँका आफ्ना रचनाहरूलाई लिएर उपस्थित भइराखेको छु। अबको क्रममा भने बालकृष्ण भट्टराई पिँढी खोला नौ सेङ्जा हाल दुबईमा हुनुहुन्छ, उहाँको गजललाई अगाडि बढाउँछु। फोटो भएको बुक हेरी चित्त बुझाऊ आमा, फोटो भएको बुक हेरी चित्त बुझाऊ आमा, बुहारीको मुख हेरी चित्त बुझाऊ आमा, फोटो भएको बुक हेरी चित्त बुझाऊ आमा। आँसु झार्दै नरौ तिमी मुगलानको छोरो सम्झी, आँसु झार्दै नरौ तिमी मुगलानको छोरो सम्झी, भविष्यको सुख हेरी चित्त बुझाऊ आमा, बुहारीको मुख हेरी चित्त बुझाऊ आमा, फोटो भएको बुख हेरी चित्त बुझाऊ आमा। व्यर्थै किन छरछेउ खै जमरा त्यो टपरीमा, व्यर्थै किन छरछेउ खै जमरा त्यो टपरीमा, मखमली रुख हेरी चित्त बुझाऊ आमा, बुहारीको मुख हेरी चित्त बुझाऊ आमा, फोटो भएको बुक हेरी चित्त बुझाऊ आमा। छिमेकीले खसी ढाल्दै आगनीमा रमाउँदै, छिमेकीले खसी ढाल्दै आगनीमा रमाउँदै, सुक्खा आटो गुन्द्रुक हेरी चित्त बुझाऊ आमा, बुहारीको मुख हेरी चित्त बुझाऊ आमा, फोटो भएको बुक हेरी चित्त बुझाऊ आमा। अर्को वर्ष आउँछु पक्कै नबगाऊ आँसु धेरै, अर्को वर्ष आउँछु पक्कै नबगाऊ आँसु धेरै, बिताएका दुख हेरी चित्त बुझाऊ आमा, बुहारीको मुख हेरी चित्त बुझाऊ आमा, फोटो भएको बुका हेरी चित्त बुझाऊ आमा। निकै मिठो अनि मार्मिक बालकृष्ण भट्टराईजीको गजललाई वाचन गरेको थिएँ। वास्तवमा यस्ता महत्त्वपूर्ण चाडपर्वहरूमा घरमा आउन नपाएका पीडाहरू आफ्नो ठाउँमा छ भने गरिबीले गर्दाखेरि चाडपर्वलाई स्वतस्फूर्त रूपमा व्यवस्थित ढङ्गबाट मनाउन नपाएका अर्का तिता यथार्थहरू पनि हाम्रो समाजमा रहेका हरेक मानिसहरूमा हरेक परिवारहरूमा यो कुराले अलिकति मनमा तितो पलाएको पाइन्छ। यसै कुराहरूलाई इङ्कित गर्दै लेख्नुभएको गजल हामी वाचन गरिसकेका छौँ। फेरि पनि अर्को गजललाई अगाडि बढाउन चाहन्छु, लिन चाहन्छु। यो गजल रहेको छ सुरज गुरुङ लमजुङ भोरेटारका साथी हुनुहुन्छ, उहाँको गजललाई अबको क्रममा वाचन गर्न चाहन्छु। सक्दो तिमीले गर मेरो बर्बादी गर, सक्दो तिमीले गर मेरो बर्बादी गर, रित्ति दिन्छु मैले आफ्नो आबादी गर, सक्दो तिमीले गर मेरो बर्बादी गर, तिमी घर बसाऊ महल ठडाऊ यस आराम आदि र इत्यादि गर, रीति दिन्छु मैले आफ्नो आबादी गर, सक्दो तिमीले गर मेरो बर्बादी गर, हिजोलाई भुलि देऊ प्रिय तिमीले, हिजोलाई भुलि देऊ प्रिय तिमीले, भविष्यका दिनहरू बर्सादी गर, रीति दिन्छु मैले आफ्नो आबादी गर, सक्दो तिमीले गर मेरो बर्बादी गर, सूरज तिम्रो हुनुपर्छ भन्ने छैन, सूरज तिम्रै हुनुपर्छ भन्ने छैन, मायामा एक आयाम आजादी गर, रीति दिन्छु मैले आफ्नो आबादी गर, सक्दो तिमीले गर मेरो बर्बादी गर। एउटा आक्रोशमा उन्मुक्त रहेको गजललाई मैले वाचन गरेँ, सुरज गुरुङ लमजुङ भोरेटारका साथी हुनुहुन्थ्यो। धेरै धन्यवाद हामीलाई रचना उपलब्ध गराइदिनु भएकोमा सुरज गुरुङजी तपाईँलाई, र तपाईँहरूका पनि धेरै रचनाहरू हामीसँग छन्। र यसै क्रममा अर्को एउटा गजललाई नै म लिन्छु, अस्मिता रिजालजीको यो गजल अबको क्रममा। दुईटा कुरा बारम्बार उस्तै उस्तै लाग्छ, दुईटा कुरा बारम्बार उस्तै उस्तै लाग्छ, माया र तरबार उस्तै उस्तै लाग्छ, दुईटा कुरा बारम्बार उस्तै उस्तै लाग्छ, मङ्सिरमा जेठमा बिहेको दिन सरेको सरै, मङ्सिरमा जेठमा बिहेको दिन सरेको सरै, धोका र सरकार उस्तै उस्तै लाग्छ, माया र तरबार उस्तै उस्तै लाग्छ, दुईटा कुरा बारम्बार उस्तै उस्तै लाग्छ, खुट्टामै ढोग्न आउने खतरा हुन्छन् अचेल, खुट्टामै ढोग्न आउने खतरा हुन्छन् अचेल, फटाहा र लोकाचार उस्तै उस्तै लाग्छ, माया र तरबार उस्तै उस्तै लाग्छ, दुईटा कुरा बारम्बार उस्तै उस्तै लाग्छ, सुनियोजित प्रेमको बिग बिगी छ बजारमा, सुनियोजित प्रेमको बिग बिगी छ बजारमा, प्रेम र बलात्कार उस्तै उस्तै लाग्छ, माया र तरबार उस्तै उस्तै लाग्छ, दुईटा कुरा बारम्बार उस्तै उस्तै लाग्छ। निकै मिठो गजल अस्मिता रिजालजीको गजललाई लिएको थिएँ। अबको क्रममा फेरि पनि लिन्छु अर्को एउटा रचना, हामीसँग छ मुक्तक। यो मुक्तक रहेको छ सन्तोष फन्टु परिवर्तन रिस्ती तिन तनहुका साथीको, उहाँको मुक्तक अबको क्रममा। खै के हो साहेब मोहब्बत भएको होला, खै के हो साहेब मोहब्बत भएको होला, तिम्रो तस्विर मेरो दिलमा हिफाजत भएको होला, खै के हो साहेब मोहब्बत भएको होला, बाडलकी लाग्दा तिमी दिक्क भइसक्यो होला, बाडरकी लाग्दा तिमी दिक्क भइसक्यौ होला, दिनरात तिमीलाई सम्झिदिने आदत भएको होला, तिम्रो तस्विर मेरो दिलमा हिफाजत भएको होला, खै के हो सायद मोहब्बत भएको होला। काटिरहेछु कहर पुरानो मधु शास्त्रुजीको शब्द अनि सन्तोष श्रेष्ठजीको म्युजिक र भोकलमा निशा देसारको आवाज हामी सुनिसकेका छौँ। पके पनि तपाईँ भर्खर मात्र रेडियो सेट खोल्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ दमौली एफएम 94.2 मेगाहर्जमा कार्यक्रम मेरो रचनाको साथमा हुनुहुन्छ र मात्र तपाईँले पठाउनुभएका तपाईँका आफ्ना रचनाहरूलाई हामीले वाचन गर्नेछौँ करिब करिब 10 बजेसम्म रहेर र यसरी नै यहाँहरूले पठाउनुभएका विभिन्न किसिमका रचनाहरूसँगै म रहनेछु र अबको क्रममा भने फेरि पनि कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। अबको क्रममा भने एउटा गजललाई लिन्छु। यो गजल रहेको छ नेत्र अविरल ताप्लेजुङ खोकलिङका साथी र हाल बहराइनमा हुनुहुन्छ, उहाँको गजललाई अगाडि बढाउन चाहन्छु। अरूको त्यो गजल बेचेर नाम कमाउने धेरै छन्, अरूको त्यो गजल बेचेर नाम कमाउने धेरै छन्, त्यही महफिलमा आफ्नो हक जमाउने धेरै छन्, अरूको त्यो गजल बेचेर नाम कमाउने धेरै छन्। सबैको साझा चौतारी हो साहित्य भन्छन्, सबैको साझा चौतारी हो साहित्य भन्छन्, एक अर्काको चोरी सिर्जना थमाउने धेरै छन्, त्यही महफिलमा आफ्नो हक जमाउने धेरै छन्, अरूको त्यो गजल बेचेर नाम कमाउने धेरै छन्। ऊ पनि मान्छे न हो भावनामा बग्ने तिमी जस्तै, ऊ पनि मान्छे न हो भावनामा बग्ने तिमी जस्तै, त्यस्तै हाउभाउ कोर्दै कलम समाउने धेरै छन्, त्यही महफिलमा आफ्नो हक जमाउने धेरै छन्, उसको त्यो गजल बेचेर नाम कमाउने धेरै छन्। फेसबुकमा नाम नलेखी पोस्ट गर्दा गजल, फेसबुकमा नाम नलेखी पोस्ट गर्दा गजल, आफ्नो नाम लेखी मिडियामा पठाउने धेरै छन्, त्यही महफिलमा आफ्नो हक जमाउने धेरै छन्, अरूको त्यो गजल बेचेर नाम कमाउने धेरै छन्। निकै मिठो अनि अरूका गजलहरू अरूका सिर्जनाहरू चोरेर अगाडि बढ्न खोज्ने तिनी व्यक्तिहरूप्रति इङ्कित गर्दै लेखिएको गजल मैले वाचन गरेँ नेत्र अविरलजीको। वास्तवमा यो गजलले अलिकति एउटा चेतना पनि दिएको छ, किनकि तपाईँ यस्ता साहित्य रचनाहरू कोर्नुहुन्छ भने आफूले जस्तो लेख्नुहुन्छ जस्तो सिर्जना गर्नुहुन्छ त्यसलाई नै अलिकति राम्रो मानेर विभिन्न मिडियाहरूमा पठाउने काम गरिदिनु होला, किनकि अरूका चोरेका सिर्जनाहरूले हामीलाई अगाडि बढ्न दिँदैन। त्यसैले पनि आफ्ना रचनाहरूलाई नै तपाईँले अगाडि बढाउन सिक्नुभयो भने ती रचनाले गर्दा तपाईँको भावी दिनहरू अगाडि बढ्न ठुलो मद्दत पुग्नेछ। यही आशय थियो नेत्र अविरलजीको यो गजलमा। र अर्को गजललाई पनि लिन्छु। यो गजल रहेको छ मानन्द र अभागेजीको, उहाँको गजल अबको क्रममा। दुखेर रुँदैछ त्यो कालो रात आज चर्काउँदैछ रे जात भात, दुखेर रुँदैछ रे त्यो कालो रात आज चर्काउँदैछ रे जात भात, सामाजिक कार्य मलाम गराएर के भो, सामाजिक कार्य मलाम गराएर के भो, चढाए हुन्थ्यो बरु फुल र पात आज चर्काउँदैछ रे जात भात, दुखेर रुँदैछ रे त्यो कालो रात, भोकको लडाईँ गर्नु शोकको होइन, भोकको लडाईँ गर्नु शोकको होइन, आफू आफैमा नगर्नु मारा काट आज चर्काउँदैछ रे जात भात, दुखेर रुँदैछ रे त्यो कालो रात, एक दिन आफू पनि मरेर जानु नै छ, एक दिन आफू पनि मरेर जानु नै छ, काँधमा काँध हुनुपर्छ हातमा हात आज चर्काउँदैछ रे जात भात, दुखेर रुँदैछ रे त्यो कालो रात, असल पहिचान मानवताको धर्म हो, असल पहिचान मानवताको धर्म हो, मर्दा पर्दा हुनुपर्छ साथमा साथ आज चर्काउँदैछ रे जात भात, दुखेर रुँदैछ रे त्यो कालो रात। निकै मिठो गजल मानन्दर अफागेजीको गजललाई मैले लिएँ र यसरी नै यहाँका धेरै धेरै गजलहरू मसँग रहिराखेका छन्। अबको क्रममा भने एउटा साङ्गीतिक आवाजलाई जोड्न चाहन्छु, कोहुला त्यो मसँग आँखा जुधाउने निकै सुमधुर आवाज रहेको छ। सुनिल गिरीको यो सुमधुर आवाज तपाईँ सम्पूर्णको लागि। सुनिल गिरीजीको आवाजलाई जोडेको थिएँ, कोहोला त्यो मसँग आँखा जुधाउने नबोलेनी, यस्तै यस्तै थियो शब्दहरूमा। र हामी कार्यक्रम मेरो रचनामा छौँ र मेरो रचनाको हामी अन्तिम अन्तिम छेडतिर पनि आइराखेका छौँ। यो क्रममा एउटा फेरि पनि गजललाई नै जोड्न चाहन्छु। यो गजल रहेको छ रामशरण श्रेष्ठ चिसापानी छ रामेछापका साथीको। मुटु बेचेर आत्मा बेचेर पठायो दाइजु आँखा बेचेर, मुटु बेचेर आत्मा बेचेर पठायो दाइजु आँखा बेचेर, कुमालेले दुई छाक टार्छन् त्यो माटोको भाँडा बेचेर, पठायो दाइजु आँखा बेचेर, मुटु बेचेर आत्मा बेचेर, यहाँ त संस्था चलाएका छन् कसै कसैले बच्चा बेचेर, पठायो दाइजु आँखा बेचेर, मुटु बेचेर आत्मा बेचेर, कतिन्जेल भोट माग्छौ नेताज्यू, कतिन्जेल भोट माग्छौ नेताज्यू, ती क्रान्तिकारी नारा बेचेर, पठायो दाइजो आँखा बेचेर, मुटु बेचेर आत्मा बेचेर, कविलाई जिउन मुस्किल पर्छ, कविलाई जिउन मुस्किल पर्छ, आफ्नै प्रिय कविता बेचेर, पठायो दाइजो आँखा बेचेर, मुटु बेचेर आत्मा बेचेर, भूल भए माफ गर्नु प्रिय, भूल भए माफ गर्नु प्रिय, गएछौ तिमी मेरो चाहना बेचेर, पठायो दाइजो आँखा बेचेर, मुटु बेचेर आत्मा बेचेर। निकै मिठो गजललाई लिएको थिएँ रामशरण श्रेष्ठ चिसापानी छ रामेछापका साथीको। र अर्को गजललाई फेरि पनि अगाडि बढाउन चाहन्छु। यो गजल रहेको छ मोहन बिहानी भक्तिपुर साध सर्लाईका साथीको। उहाँको गजललाई अबको क्रममा अगाडि बढाउन चाहन्छु। सबैलाई सुनाउनु पर्यो जानकारीको लागि, सबैलाई सुनाउनु पर्यो जानकारीको लागि, खुसीको खबर आयो बेरोजगारीको लागि, सबैलाई सुनाउनु पर्यो जानकारीको लागि। उम्मेदवारले लठैत खोज्दै होलान् पक्कै, उम्मेदवारले लठैत खोज्दै होलान् पक्कै, संविधान सभा चुनावको तयारीको लागि, खुसीको खबर आयो बेरोजगारीको लागि, सबैलाई सुनाउनु पर्यो जानकारीको लागि। ज्याला गतिलो आउन सक्छ केही दिनकै, ज्याला गतिलो आउन सक्छ केही दिनकै, गाउँमा खान नुन भुटुन तरकारीको लागि, खुसीको खबर आयो बेरोजगारीको लागि, सबैलाई सुनाउनु पर्यो जानकारीको लागि। पार्टी छोड्ने र विद्रोह गर्नेको कमी रहेन, पार्टी छोड्ने र विद्रोही गर्नेको कमी रहेन, बिना टिकट आफ्नो उम्मेदवारीको लागि, खुसीको खबर आयो बेरोजगारीको लागि, सबैलाई सुनाउनु पर्यो जानकारीको लागि। अर्को सुनौलो मौका हुन सक्छ यो वर्ष चुनाव, अर्को सुनौलो मौका हुन सक्छ यो वर्ष चुनाव, भ्रष्टाचारी जाली फटाएर हावादारीको लागि, खुसीको खबर आयो बेरोजगारीको लागि, सबैलाई सुनाउनु पर्यो जानकारीको लागि। निकै समय सापेक्षी अनि मार्मिक गजल मैले वाचन गरेँ मोहन बिहानी भक्तिपुर साथ सर्लाहीका साथीको, धेरै मिठा मिठा गजलहरू हामीले उहाँका वाचन गरिरहेका छौँ र आगामी दिनमा पनि यस्ता यस्तै यस्तै किसिमका मिठा मिठा गजलहरू वाचन गर्दै जान पाऊँ हामी यही चाहन्छौँ। र हामी कार्यक्रमको निकै अन्तिम छेडमा छौँ र यो अन्तिम छेडमा एउटा गजललाई नै लिन चाहन्छु, काजी सुनारजीको गजल रहेको छ, उहाँको गजल अबको क्रममा। दसैँ आयो तिहार आयो हाँस्न पाइने भो, दसैँ आयो तिहार आयो हाँस्न पाइने भो, रङ्गी चङ्गी फुलहरूको बास्ना पाइने भो, दसैँ आयो तिहार आयो हाँस्न पाइने भो, अरूभन्दा कम किन आफूसँग नभए पनि, अरूभन्दा कम किन आफूसँग नभए पनि, ऋण काँडेरै भानी पैसा मास्न पाइने भो, रङ्गी चङ्गी फुलहरूको बास्न पाइने भो, दसैँ आयो तिहार आयो हाँस्न पाइने भो, ठुला बडा मान्नेजनको हातबाट निधारभरि जमरा र रातो टिका टाँस्न पाइने भो, रङ्गी चङ्गी फुलहरूको बास्न पाइने भो, दसैँ आयो तिहार आयो हाँस्न पाइने भो, रङ्गी चङ्गी फुलहरू गलाभरि सजाउनलाई मखमली फुलको माला गाँस्न पाइने भो, रङ्गी चङ्गी फुलहरूको बास्न पाइने भो, दसैँ आयो तिहार आयो हाँस्न पाइने भो। अन्तिम शेर रहेको छ, नवदुर्गा भवानीको तीर्थ व्रत गर्दै, नवदुर्गा भवानीको तीर्थ व्रत गर्दै, केही दिनलाई भए पनि उपासन पाइने भो, रङ्गी चङ्गी फुलहरूको बास्ना पाइने भो, दसैँ आयो तिहार आयो हाँस्न पाइने भो। निकै मिठो गजल काजी सुनारजीको गजललाई लिएको थिएँ। वास्तवमा दसैँ अनि तिहारको यो माहौलले छाइराखेको बेलामा पक्कै पनि यो समय सान्दर्भिक पनि रहेको यो मानेमा मैले आशा अनि अपेक्षा गरेको छु। र हामी कार्यक्रमको अन्तिम छेडमा छौँ, जति पनि साथीहरूले हामीलाई निकै मिठा मिठा आफ्ना रचनाहरू उपलब्ध गराइदिनु भयो, यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। र तपाईँहरू पनि हामीलाई यस्ता रचनाहरू पठाउन चाहनुहुन्छ भने इन्टरनेट मार्फत अर्थात् भनौँ इन्टरनेट चलाउनुहुने साथीहरूको लागि www.facebook.com/yamirorsh अनि मेरो रचना र त्यस्तै गरेर facebook.com/damauliFM94.2 यो पेजमा गएर यहाँहरूले आफ्ना रचनाहरू पोस्ट गर्न सक्नुहुनेछ। र हामीलाई चिठी पत्र पठाउनको लागि कार्यक्रमको ठेगाना कार्यक्रम मेरो रचना दमौली एफएम 94.2 MHz ब्यास 2 गणेशमान चोक अर्थात् भनौँ ब्यास 2 बालमन्दिर चोक दमौली तनहुँको ठेगानामा तपाईँ पत्र कोरेर हामीलाई पठाउन सक्नुहुनेछ भन्दै कार्यक्रमलाई यतिन्जेल सुनेर साथ दिनुभयो यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। टक्राउँदै ब्याकग्राउन्डमा बजिरहेको छ निकै सुमधुर आवाज, घरको याद आयो, निकै सुमधुर आवाज रहेको छ। म तिमी मिना मरिहाल्छु चलचित्रबाट यो आवाजलाई मैले राखेको छु यहाँहरू सम्पूर्णको लागि। यो आवाजलाई नेपथ्यमा राख्दै यहाँहरू सम्पूर्णलाई यतिन्जेलसम्म कार्यक्रमलाई सुनेर साथ दिनुभयो फेरि पनि धेरै धेरै धन्यवादका शब्दहरू यहाँहरूको माझमा टक्राउँदै यस कार्यक्रमबाट सेल्फ अपरेटिङ सिस्टमबाट म कार्यक्रम प्रस्तुता दिवाकर भट्टराईलाई पनि बिदा दिनुहोस्। शुभरात्रि अनि शुभ सपनी। नमस्कार। घरको याद आयो नि, गाउँको याद आयो नि, गाउँको याद आयो नि, उनको याद आयो नि, उनको याद आयो नि, घरको याद आयो नि, घरको याद आयो नि। आज भोलि सपनीमा धेरै आउँछिन् उनी, हिजो मात्रै चिट्ठी लेखे एउटा मैले पनि, ओ आज भोलि सपनीमा धेरै आउँछिन् उनी, हिजो मात्रै चिट्ठी लेखे एउटा मैले पनि, उसले मलाई आँसु लगाई हाँस्दै बिदा गरी, मैले पनि छोरी आए मुटु काटु पारी, घरको याद आयो नि, घरको याद आयो नि, गाउँको याद आयो नि, गाउँको याद आयो नि, गाउँको याद आयो नि।